कदम तिमी सँगै हिँड्ने मन छ, नजिक बाट तिमीलाई चिन्ने मन छ। केही सपनाहरू तिमी सँग देखे, केही विपनाहरू तिमीमै भेटे। केही सपनाहरू तिमी सँग देखे, केही विपनाहरू तिमीमै भेटे। बाँचुन्जेल तिमीलाई नै हेर्ने मन छ, अन्तिम सास तिम्रै काखमा फेर्ने मन छ। हो बाँचुन्जेल तिमीलाई नै हेर्ने मन छ, अन्तिम सास तिम्रै काखमा फेर्ने मन छ। Mm-hmm.